हे ठूला बड़ा पजरो में शरार जाने ठूला बड़ा पजरो में शरार जाने हमी गरीब सदैं भरी आदि पेट खाने मत राई झुमा झुमा क्या मसी क्या कि छु राई झुमा चाँदै सुन्नुहोस् है म त सुन्या कुनै गर्छु कस्तो रमाइलो छ एकदम नाइस टु मिट यु धमौली एफएम 94.2 मेगाहर्जमा शनिबार के शनिबार 12 बजे पछि सुनु न के त अनि फन के जको फन हजुर तपाईँलाई काटकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965167181 थिचेर तपाईँ छुटाउनु होला नि फेरि हेलो हजुर गुड आफ्टरनुन एन्ड नमस्ते स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रोग्राम होलिडे फनको प्रतीक्षामा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोता मित्रहरूलाई स्वागत गर्न चाहन्छु आज पनि यहाँहरूको रेडियो सेटमा उपस्थित भइसकेको छु सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराई प्रोग्राम होलिडे फनमा हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर रमाइलो कुराकानी गर्नेछौँ र यदि तपाईँहरू पनि हामी माझमा आएर रमाइलो कुराकानी गर्न चाहनुहुन्छ यो शनिबारको समयलाई फलमय बनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ त्यसको लागि तपाईँले डायल गर्नुपर्ने हुन्छ 0655 561 781 र कार्यक्रममा विनर हुने तपाईँ मध्येका साथीहरूमध्येबाट हामीले एकजना साथीलाई छनौट गर्नेछौँ र उहाँको निम्ति रहनेछ दमोली ससेज कर्नर जुन चाहिँ रहेको छ भेटघाट चुक दमोलीमा त्यहाँबाट उहाँले पुरस्कार पाउन सक्नुहुनेछ र यस कार्यक्रम होलिडे फनलाई तपाईँहरूले इन्टरनेटमा damoliefm.org पनि लगन गरेर सुन्न सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा निकै रमाइलो गीत हामी सुन्नेछौँ मुखमा आनु जस्तो निकै रमाइलो गीत रहेको छ यो गीत तपाईँ सम्पूर्णको लागि तपाईँ भने 0655 561 781 नम्बर डायल गर्दै गर्नुहोला धोकेबाज नेताहरूको कहिले विश्वास नगर्नु ए जनता हो त्यति मात्र कहाँ हो र अब तिनलाई भोट माग्न गाउँमा आउनै नदिनु आइहाले भने पनि तिनलाई जुत्ताको माला लाएर भोटे कुकुर फुकाएर गाउँबाटै लखेट्नु सुन मुख महान्नु जस्तो मुखै महान्दिउँ जस्तो हाम्रा नेता कता खुला पाती जस्ता सब मुख से कस्तो लाखो सेरो जस्तो सब सबसे कस्ता भेडा बाख्रा जस्ता यो राजनीति नै कस्तो मुखमा हान्नु जस्तो मुखैमा हान्दिउँ जस्तो पुरा फेर्दै हिँड्ने नेताको जात सधैँभरि गर्ने जनतालाई घात भयभरका भेला हुन्छन् बैठकभरि बाजे जस्तो गर्छन् नाटक गरी एमाले उस्तो काङ्ग्रेस त्यस्तो माओवादी उस्तो मधेसी त्यस्तो मनमोहन सिंह हेर कति मजाको कोही भन्छन् बुझिन् थाहो झनै मजाको हाम्रो देशै रात दिनको बिरामी तातो पानी दिने कोही छैन नेता भनौँदाहरू कति छन् तर राजनेता कोही भएन न त केही गर्न सक्छन् न त मर्न ठाउँ पनि छैन बताइ सर्न हाम्रो कुकुरै कस्तो मुखमा हान्नु जस्तो प्रचण्ड कस्तो मगै बढ्के जस्तो सुशील बाजे कस्तो खाइके खाइके जस्तो झलना चाहिँ कस्तो लिङ्गै नभए जस्तो हाम्रा नेपाली कस्तो मुख महान्नु जस्तो मुखै महान्दिउ जस्तो बल्ल बल्ल एउटा चुना भएको कामै केही भएन संविधान सभाको ठुला टाउके नेताले देश बिगारे भन्छन् मैले होइन अर्कैले गरे बाबुराम त्यस्तो माथुने उस्तो गच्छादार त्यस्तो रामचन्द्र उस्तो समर्थन गर्ने चाहिँ कति मजाको सरकारका मन्त्रीले लाखौँ बजाको फेरि तिमी नेता अब आउने रे चुनाव गराउने समय तोकेर कार्यकर्ता भन्दै पार्टीको हिँड्नुपर्ने अरे तिमकै झोला बोकेर हाम्रो पार्टीलाई फेरि भोट दिनु है संविधान नबनाउनेको चिनिदिनु है हामी जनता नै कस्तो मुखै मान्नु जस्तो अह निकै रमाइलो गीत हामी सुनिसकेका छौँ मुखैमा हान्नु जस्तो पक्कै पनि निकै कमेडी गीत रहेको छ अथवा भनौँ गाइजात्र गीत रहेको थियो र तपाईँ पनि आउन सक्नुहुन्छ हामीसँग कुराकानी गर्नको लागि र यसै बिचमा कोही एकजना फर्स्ट साथी आउनु भएको छ पहिलो श्रोता म उहाँलाई स्वागत गर्छु नमस्ते हेलो हजुर नमस्ते को बोल्नुभयो कहाँबाट ब्यासबाट यहाँको नाम भनिदिनुहोस् त फेरि एकचोटि अनिल बिक के गर्नुहुन्छ अनिलजी ब्यासमा अह के हेर्दै भन्नुभयो ए भने पछाडि जोस काम पाउनु भएको छ होइन त अनिलजी त्यही त अनि आज शनिबारको दिन छ अब के गरेर बिताउनुहुन्छ हजुर अँ त्यही त पढ्यो लेख्यो हल्लियो हिँड्यो है ल ठिक छ राम्रोसँग दिन चाहिँ बिताउनु होला र आज कार्यक्रम होलिडे फनमा आउनु भएको छ पहिलो श्रोताको रूपमा पनि हुनुहुन्छ हामीलाई के सुनाउनुहुन्छ अनिलजीले आज जोक्स ओके हुन्छ जोक्स सुरु गर्न सक्नुहुन्छ राम्रो खबर पुग्यो उनले आफ्नो सहायक हनुमानलाई स्यामसुङ ग्यालेक्सी मोबाइलबाट बोलाए र उनलाई पठाए हनुमान भने मोस्टर इनर्जी भियर बाइक चढेर गए हनुमानले लङ्का बनेर भने उसी बेला रावणले भने मुझे मार्ने त यो भने त्यसैले गर्दा हनुमान जिताएर रावणले हानेर सीता लगे केही बेर पछि रावण होस् आयो र भने अनिलजी हेलो सक्यो तपाईँको जोक्स है त्यही त पक्कै पनि यो चाहिँ अलि पहिलाको होइन कि यो अहिले आधुनिक खालको यो जमानाको होला जस्तो लाग्यो है त्यही त ल जस निकै रमाइलो खालको जोक सुनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद अहिले पनि हामी छुट्टिनुपर्ने हुन्छ अनिलजी अन्तिमसम्म सुन्दै गर्नु होला छुट्टी नमस्ते ओके भयो भाइ उहाँ हुनुहुन्थ्यो अनिल बिका आउनुभएको थियो ब्यास दुईबाट निकै रमाइलो तरिकाबाट जोक सुनाएर गइसक्नु भएको छ र यतिखेर भने कोही साथी हुनुहुन्छ हाम्रो सम्पर्कमा नमस्ते हेलो नमस्ते हजुर कसलाई नमस्कार गरे शुभ नाम भनिदिनुहोस् हजुर यहाँको शुभ नाम भनिदिनुहोस् त सरस्वती मिश्र सरस्वती मिश्र कहाँबाट सरस्वतीजी ब्यास तिन रातोमाटोबाट भन्छ रातो माटोमा बस्नु भएको छ फेरि चिप्लेर लड्नु होला है त फेरि गाह्रो पर्छ होइन त सरस्वतीजी त्यही त भनेपछि यहाँ पनि भगवान हुनुहुन्छ भगवान सरस्वती माता प्रणाम अनि सरस्वतीजी हजुर, आज शनिबारको दिन छ, के योजना बनाउनु भएको छ? ए, पढ्दै हिसाबहरू गर्दै बस्दै है, भनेपछि धेरै हिसाब गर्नुहुन्छ हो? ल ठिक छ, फेरि दुई दुना पाँच चाहिँ नभनिदिनु होला है त, दुई दुना पाँच भनेर चाहिँ नभनिदिनु होला है त। अनि आज कार्यक्रममा आउनुभएको छ, हामीलाई के सुनाउनुहुन्छ सरस्वतीजीले? ए हुन्छ हुन्छ, तपाईँको कविता कमेडी खालको कविता ल्याउनु भएको छ हो सरस्वतीजी? कथा भनेपछि कति घन्टाको छोटो छ हो? ल ल, सेन्सर गरेर छोटो मोटो मात्रै सुनाइदिनु होला है त। ओके ल, एकदम छोटो तरिकाले सुनाइदिनु होला, सुरु गर्नुहोस्। ओके हुन्छ। छोरा है, आमा आमा हाम्रो स्कुलमा त सरले गल्ती पढाउँछन्, म त्यहाँ बढ्दिन भन्छ है। अनि आमाले चाहिँ किन छोरा भनेर सोचिन्दै है। अनि छोराले चाहिँ कहिले एक थोपा एक थोक भन्छन्, कहिले अर्को थोक भन्छन् भन्छ। अनि आमाले चाहिँ यस्तो के भएर छोरा भनेर भन्छ है। अनि छोरा हेर्नुहोस् न, हिजो चारमा आठ जोड्दा आठ हुन्छ अरे भन्थे, आज चाहिँ पाँचमा तिन जोड्दा आठ हुन्छ भन्छन्। भनेपछि त्यस्तो पो भएछ है। यस्तो नि हुन्छ त भने भन्। अनि पाँचमा दुई जोड्दा आठ हुने कि तिन जोड्दा? पाँचमा तिन जोड्दा आठ हुन्छ भन्छन्। अनि ठ्याक्कै मिलाएछन् नि त होइन, मिलाउन त। ओके ठिकै छ सरस्वतीजी, है जस जोक सुनाइदिनु भयो यहाँलाई धेरै धन्यवाद, अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले छुट्यो। नमस्ते नमस्ते नमस्ते। उहाँ हुनुहुन्थ्यो सरस्वती मिश्र व्यास, तिनबाट आउनुभएको थियो र रमाइलो खालको जोक्स पनि सुनाइसक्नु भएको छ। यो साथीहरूले जोक सुनाउँदा सुनाउँदा मलाई पनि एउटा जोक सुनाउ सुनाउँ जस्तो लाग्यो है। एकचोटि चाहिँ के भएछ अरे भन्दाखेरि, यो चोरहरूले चाहिँ ब्याङ्क लुटिदिएछन् होइन, ब्याङ्क लुटेर सकिसके पछाडि क्यासियरलाई पनि सँगै लान खोजेछन् कि। अनि क्यासियर चाहिँ निकै हात्ते छ अनि भनिन्छ कि, ब्याङ्क त लुटिसक्नु भयो, अब मलाई चाहिँ किन लानु लागेको भनेर क्यासियर चाहिँ हात्तेर डराउँदै लुटेराहरूलाई भनेछ है। अनि लुटेराको पालो के भनेछ थाहा छ? लुटेराले के भनेछ भने, यत्रो पैसा त लिएर जानु लागिसक्यौँ, अब यसलाई कसले गन्छ त तिमीलाई नलाइ भनेपछि गर्नको लागि मान्छे नि चाहिँदो रहेछ क्या। ओके, रमाइलो खालको जोक्स मैले भने भनेर भनेलाई चाहिँ नमिल्ला, तपाईँ सुनाउन सक्नुहुन्छ 0655617 हाम्रो स्टुडियोको नम्बर हो, यो नम्बरमा तपाईँ सिधा आउन सक्नुहुन्छ। र यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा आइसक्नु भएको छ, नमस्ते। ओके नमस्ते भन्दै थिएँ, उहाँ चाहिँ हाम्रो सम्पर्कबाट विच्छेद भएर जानुभएको छ। यतिखेर भने कोही हुनुहुन्छ, हजुर नमस्ते। ओके नमस्ते भन्दैछु, साथीहरूले सायद मिस कल हान्नु भएको छ होला, सम्झनु भएको भन्ने तरिकाबाट बुझ्नु पर्ला होइन। र यतिखेर भने कोही साथी अवश्य पनि हुनुहुन्छ भन्ने चाहिँ लागेको छ, स्वागत गरौँ उहाँलाई। हजुर ओके, अलिकति धेरै साथीहरू मिस कलतिर लाग्नु भएको छ, अलिकति यो मिस कल गरेर चाहिँ। ओके ठिकै छ, अब चाहिँ कोही साथीलाई लिन सकिन्छ कि, फेरि मिस कल पर्ने हो कि यो भने थाहा छैन है। यतिखेर भने कोही साथी हुनुहुन्छ तर उहाँलाई स्वागत गरौँ। हजुर नमस्ते। हेलो दादा नमस्कार। नमस्कार, त्यही त धेरै साथीहरू अलिकति मिस कल गरिरहनु भएको थियो, तपाईँ पनि कता मिस कलमै पर्नुभयो कि जस्तो लागिरहेको थियो। को बोल्नुभयो, कहाँबाट, शुभ नाम भनिदिनुहोस्। मिरलुङबाट राजीव भण्डारी। मिरलुङबाट राजीव भण्डारी, के छ राजीवजी हालखबर? बसिराख्नु भएको छ है? हजुर। अनि यसरी बसिराखेर मात्रै पनि त भएन नि, घरिघरि उठ्नु पर्यो होइन। अनि राजीवजी, हजुर, आज शनिबारको दिन छ, हाम्रो राजीवजीको योजना चाहिँ के छ? शनिबार के आज स्कुल पनि बिदा के अरे, अँ त नि त्यही त, स्कुल पनि बिदा हुने नै भइहाल्यो, अब स्कुल विभिन्न संस्थाहरू है, अब शनिबारको दिनमा है। हजुर, भनेपछि आज त्यतिकै बस्नुहुन्छ, बसेर बिताउनुहुन्छ दिन होइन? हजुर। ओके ठिकै छ, कार्यक्रममा आउनुभएको छ, होलिडे फनमा के सुनाउनुहुन्छ रमाइलो खालको? आज एउटा सानो चुड्किला सुनाउँछु। हुन्छ सुरु गर्नुहोस्। एउटा भारतीय चाहिँ भारतबाटै कलकत्तातिर यात्रा गर्दै रहेछ बसमा, अनि उसले चाहिँ पटक पटक चाहिँ एउटा भाँडो चाहिँ मुखमा लगाएर खाएको जस्तो गर्दै रहेछ भाँडो, अनि उसको यस्तो चालिएर चाहिँ नजिकै एउटा सिटमा बस्ने एउटा यात्री भारतीयले नै चाहिँ अचम्म मानिसले के खाएको होला भनेर उसले एकदम अचम्म लागेछ, पक्कै पनि यसभित्र यसले तरल पदार्थ हुनुपर्छ यसले पिएको होला भन्ने उसलाई लाएर उसले त्यो नेपालीसँग माग्न नसकेर उसले केही नजिकै भएको लाइट अफ गरेर माइकमा कि लाइट अफ गरेर उसको त्यो मुखमा लाने भाँडो खोसे उसको पछाडि खोसेर उसले तन्तन्ती पिरेछ अरे कि अन्त पछि त त्यो नेपालीले त त्यो भाँडो खोजेछ अरे यता त्यहाँ पछि लाइट बाल्नु अरे भारतीयले अन्त त्यो नेपालीले त भाँडो खोजेछ यता हेर्छ उता हेर्छ छैन अरे अन्त त्यो नेपालीले यस्तो चल्दाखेरि त भारतीयले सोधेछ अरे अनि मेरो भाँडो यहाँको कतै गएछ होला अनि चाहिँ अनि नेपाली अनि भारतीयले चाहिँ किनेर तपाईँको भाँडा के थियो भन्दाखेरि नेपाली चाहिँ त्यो मेरो खबर ठोकेर खाल्ने भाँडा थियो हराएछ भनेर लाग्दैछ अरे वा भाइ अह निकै रमाइलो खालको जोक सुनाउनु भयो राजीव भण्डारीजी हुनुहुन्थ्यो र उहाँ चाहिँ अहिले सम्पर्कबाट विच्छेद भइसक्नु भएको छ धेरै धेरै धन्यवाद राजीवजी यदि तपाईँ सुन्दै हुनुहुन्छ भने र यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ नमस्ते ओके नमस्ते भन्दै थिएँ उहाँको पनि मिसकल रहेछ कि क्या हो सायद अलि गाह्रो छ भन्न सकिन्न होइन र तपाईँ भर्खर मात्र रेडियो सेट खोल्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ दमौली एफएम र यो कार्यक्रम होलिडे फोन तपाईँ पनि हामीसँग सहभागिताको लागि आउन सक्नुहुन्छ र रमाइलो खालका त्यस्ता सामग्रीहरू प्रस्तुत गर्न सक्नुहुन्छ जोक सुनाउन सक्नुहुन्छ क्यारिकेचर गीत गजल मुक्तक कमेडी भाव बोकेका यस्ता सामग्रीहरू तपाईँ प्रस्तुत गर्न सक्नुहुन्छ हजुर नमस्ते भविष्यलाई सोधी कहिले नहाँस्नु तिमी किनकि त्यो कल्पना मात्र हुँदो रहेछ विगतलाई सम्झी कहिले नरुनु तिमी किनकि त्यो सम्झना मात्र हुँदो रहेछ वर्तमानलाई नै सधैँ अङ्गलले गर्नु तिमी किनकि त्यो मात्र देख्नुहुँदो रहेछ दादा नमस्कार नमस्कार नमस्कार एकदम मिठो भावना लिएर आउनु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद अग्रिममै है सुरुवातमै को बोल्नुभएकोबाट पुरन्दीबाट रुस्मा गुरुङ त्यही त हाम्रो रुस्माजीको फोन फेरि होल्डी फोनमा नलाग्ने कुरै हुँदैन होइन रुस्माजी अनि आज शनिबारको दिन छ के छ योजना के बनाउनु भएको छ रुस्माजीले दादा घरमै बसिराख्ने योजना बनाउनु भएको छ है त्यही त अनि आजको लागि केही योजना बनाउनु भएको छैन भने कार्यक्रममा आउनु भएको छ के सुनाउनुहुन्छ जोक सुनाउनुहुन्छ ओके तपाईँ जोक सुरु गर्न सक्नुहुन्छ एकादशमा दुईजना राम्रा श्याम भन्ने केटोहरू थियो अरे कि रामले भने के भयो यार चोटाइचोट लागेको छ नि भनेर भने अनि श्यामले भने गर्लफ्रेन्डले फुलले हिर्काइ यार भनेर भनेको अरे कि रामले भने त फुलले हिर्काउँदा पनि चोट लाग्छ त भनेर भनेछ अनि श्यामले भने त फुलसँग त गमला पनि थियो नि भनेछ भनेपछि त्यस्तो भएछ है रुस्माजी गमला सहितै हान्दिए पछाडि त बिचारालाई दुख्ने भयो नि गयो नि ओके निकै रमाइलो खालको जोक सुनाउनु भयो यहाँलाई धेरै धन्यवाद अन्तिमसम्म सुन्दै गर्नु होला आगामी दिनमा आउँदै गर्नु होला अलि छिट्टो नमस्ते नमस्ते बाबाई उहाँ हुनुहुन्थ्यो रुस्मा गुरुङ आउनुभएको थियो पुरन्दीबाट ओके उहाँसँग पनि हामी कुराकानी गरिसकेका छौँ हामी कुराकानी गरिराखेका छौँ तपाईँहरूसँग तपाईँहरू पनि आउन सक्नुहुन्छ कुराकानी गर्नको लागि भनेर नि भनिराखेको छु यतिखेर भने कोही हुनुहुन्छ हजुर नमस्ते नमस्ते नमस्ते कसलाई नमस्कार गरे तपाईँलाई ए त्यस्तो भयो गाह्रो पऱ्यो भनेपछि मलाई नै नमस्कार गर्नु भएको होइन हजुर कस्तो गाह्रो फेरि गाह्रो भइगयो यहाँनेरि अब यहाँको नाम भनिदिनुहोस् न नारायण मिश्र नारायण मिश्र कहाँबाट नारायणजी व्यास्तिन रातामाटाबाट अनि यहाँले चाहिँ हाम्रो सरस्वती मिश्रजीलाई चिन्नुहुन्छ यस यस भनेको चाहिँ चिन्छु नै भनेर त भन्नुभयो होला नि होइन ओके ठिकै छ नारायणजी हजुर त्यही त कस्तो मिठो नाम कि तपाईँको है तँ पनि यस है अनि कार्यक्रममा आउनु भएको छ आज पहिलोचोटि आउनु भयो नारायणजी तपाईँ खालि यस भन्नुहुन्छ भने नो भनिदिनुहोस् न अनि तपाईँ कार्यक्रममा कहिले आउनुहुन्न हो कार्यक्रममा कहिले आउनु भएको छैन हो योभन्दा अगाडि अनि तपाईँ त यस यस भन्नु पऱ्यो नि त खै त छुट्यो डाइलगै फुस्किसक्यो तपाईँको ओके ठिकै छ जो नारायणजी आउनु भएको छ निकै खुसी लागिराखेको छ है शनिबारको दिन छ योजना के छ भनिदिनुहोस् कार्यक्रमको सुरुवातमै ल कथा कथा सुनाउनुहुन्छ तपाईँले होइन एकादशमा बुढा र बुढी थियो अरे एउटाको नाम क थियो अरे अर्काको नाम था थियो अरे भनेर त होइन नि ओके ल सुरु गर्नुहोस् त नि नारायणजी तपाईँको कथा छोटो सुरु गर्नुहोस् है फेरि तिन घन्टा लगायो भने गाह्रो पर्छ कार्यक्रमको समय अझै कम छ एकदम बिस मिनट जति छ है सुरु गर्नुहोस् एक मानिस गाडीबाट है झरेर पिसाब, एउटा मानिस गाडीबाट झरेर पिसाब च्यापेको कारण थियो। ऊ एक पसल पुगेछ र त्यस पसलमा एउटा सानो बच्चा एक्लै पसल कुरेर बसिरहेको रहेछ र एउटा मान्छेले सोधेछ, बाबु मलाई पिसाब फेर्दै छाउँदै दिनुहोस् न भनेर। अन्त बालक भनेछ, नाइ मलाई त लाज लाग्छ भनेर। उसले फेरि भनेछ, नाइ भनेर पिसाब फेर्दै छाउँदै मलाई पनि लाग्छ, पनि के लाग्छ भनेर जवाब दिन्छ, म त आफ्नो पनि हेर्दिनँ अर्काको हेर्दिनँ भनेर भनेछ। भनेपछि त्यस्तो पो भएछ है नारायणजी। त्यही त निकै खतरा भएछ कि, तपाईँ आफ्नो सुटुक्क भन्दा त होइन होला नि है। त्यस्तो पो है। ल ठिकै छ नारायणजी, मिठो जोक सुनाउनु भयो, यहाँलाई धेरै धन्यवाद। कार्यक्रममा आउँदै गर्नु होला आगामी दिनमा, अहिले चाहिँ सुटुक्क छुट्यो। नमस्ते। उहाँ आउनुहुन्थ्यो नारायण मिश्र, आउनुभएको थियो ब्यास तिनबाट आउनुभएको थियो र उहाँसँग पनि कुराकानी गरिसकेको छु भन्नुपर्छ। र तपाईँ रेडियो सेट भर्खर मात्र खोल्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ दमौली एफएम र यो कार्यक्रम होलिडे फन। हामी आउने गर्छौँ हरेक शनिबारको दिनमा 12 बजेको नेपाल वाणीको समाचार पश्चात हामी आउने गर्छौँ। पक्कै पनि यतिखेर भने हाम्रो साथमा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते। नमस्ते। को बोल्नुभयो? कहाँबाट? बेनीकोटबाट। खुसीजी बोल्नुभयो है? अनि के छ खुसीजी, खुसी नै हुनुहुन्छ के अरे होइन? ए अँ, झन् खुसी हुनुभएको छ। ल जे परेवालाई एकचोटि हाँसिदिनुहुन्छ कि? कति चाँडै हाँस्नु भएको हाम्रो खुसीजी फेरि होइन? त्यही त। ल ठिकै छ, अब जे होस् कार्यक्रममा आउनु भएको छ, निकै खुसी पनि लागिरहेको छ है। आज शनिबारको दिन छ, हाम्रो खुसीको योजना के छ? केही पनि छैन, कस्तो गाह्रो है। योजना त बनाउनु पर्छ नि त, नयाँ धेरै धेरै योजना बनाउनु पर्छ। आज केही बनाउनु भएको छैन? त्यही त। ल ठिकै छ, जस कार्यक्रममा आउनु भएको छ होइन। हामीलाई के सुनाउनुहुन्छ आज? त्यही त है, के भनौँ, कस्तो गाह्रो है। जे भने नि भनौँ, पहिला सुनौँ है, अनि म चाहिँ भनौँ ल है। अब ल सुनाउनुहोस् ल खुसीजी, तपाईँको प्रतिभा। भने पछाडि त्यस्तो भयो है खुसीजी? त्यही त, निकै रमाइलो भएछ। ल जस, तपाईँको आवाज पनि अलिक सानो सुनिरहेको थिएँ है। फुल भए फुलिदिन्छु होइन? अँ हजुर, अँ अलिक केही सानो आएको छ। ल अहिले भने ठिक छ है त। ल ठिक छ हजुर, ए सम्झनुहुन्छ। ल ठिकै छ, सम्झनुहोस् सम्झनुहोस्। थ्याङ्क यू। अनि मेरो मम्मीको लागि, मेरो मामा मम्मीको लागि, अनि मेरो साथी कुसुमको लागि, अक्षको लागि, सनीको लागि, अनि टेरेनाको लागि, अनि मुनाको लागि, अनि पुष्पको लागि, विशालको लागि, दिनेशको लागि, राजनको लागि, सेजनको लागि, अनि विजयको लागि। यति नै? ओके ठिकै छ खुसीजी, धेरै साथीहरूलाई सम्झनु पनि भयो। ओके अहिले भने छिटो नमस्ते। ओके उहाँ हुनुहुन्थ्यो खुसीजी, आउनुभएको थियो बेनीकोटबाट र उहाँसँग पनि हाम्रो भलाको सारी भइसकेको छ। यतिखेर भने स्टुडियोको घडीमा 12:43 गएको छ। ओके यो समयमा कोही एकजना साथी हुनुहुन्छ। नमस्ते। हेलो नमस्ते। नमस्ते, को बोल्नुभयो कहाँबाट? म पोखरी भन्ज्याङबाट। यहाँको शुभ नाम के भन्नुभयो? सङ्गीता दुलाल। सङ्गीता दुलाल, के गर्नुहुन्छ सङ्गीताजी पोखरी भन्ज्याङमा? ए त्यही त, बसिराख्नु भएको छ, केही पनि गर्नु भएको छैन, गर्नु पऱ्यो नि केही केही त होइन? त्यही त। ल ठिकै छ, आज कार्यक्रममा पहिलोचोटि आउनुभएको सङ्गीताजी। ओके पहिलोचोटि आउनु भएको छ, निकै नर्भस पनि हुनुहुन्छ जस्तो लाग्यो हो? ए त्यही त, गाह्रो रहेछ। ल शीघ्र स्वास्थ्य लाभको कामना है, शरीर ख्याल गर्दै गर्नु होला शरीरलाई। र कार्यक्रममा आउनु भएको छ, के सुनाउनुहुन्छ आज? छोटो जोक्स। ओके जाओस् न त, यहाँको छोटो जोक्स। अनि के भएछ? अनि उनीहरू भोज खाना गए अरे सँगै होइन, अनि अनि सँगै भोज खाना खाँदै त खाना खाँदै अरे नेपालीलाई चाहिँ चपारीमा लिएर आएर दिएछन् होइन, टुरिस्टलाई चाहिँ सुनको थालमा लिएर आएर दिएर के दुईजनाले खाएर बेसी त नेपालीले कि सपारी फालिदिएछ अरे के अनि त्यसपछि पुरुषले पनि खाएर फालिदिएछ अरे के अनि नेपालीले चाहिँ त्यो सुनको थाल टिपेर भागेको अरे पुरुषले चाहिँ तपाईँ लिएर भागेको अरे भनेपछि नेपाली चाहिँ निकै बाठो कि है सङ्गीताजी त्यही त ओके नेपाली भएपछि बाठो टाठो बहादुर हुनु त परि नै हाल्यो है तर अलिक बढी बाठो हो भने चाहिँ कुरो बिग्रिन्छ कि होइन ओके र ठिकै छ अहिले भने हामी छुट्यौँ नमस्ते सङ्गीताजी ओके भाइ उहाँ हुनुहुन्छ सङ्गीता दुलाल पोखरी भन्जाङबाट आउनुभएको थियो उहाँले पनि जोक सुनाउनु भएको छ जोक सुनाउनु भयो र उहाँ हाम्रो सम्पर्कबाट गइ पनि सक्नु भएको छ एउटा जोक्स फेरि पनि सुनाइदिउँ जस्तो लाग्यो एकचोटि के भएछ अरे भन्दाखेरि एकजना भिखारी चाहिँ एकजना मान्छेसँग अथवा भनौँ भिखारी साहेबसँग साहबसँग एक रुपियाँ दिनुहोस् न साहब भनेर मागेछ है अनि साहबले भनेछ तिमीलाई लाज लाग्दैन सडकमा उभिएर भिख माग्नलाई भनेर साहबले चाहिँ भिखारीलाई थर्काइदिएछ अनि भिखारीले के भनेछ भने अनि के तेरो एक रुपियाँको लागि म अफिस खोलेर बसौँ त भनेर लगाइदिएछ अरे भनेपछि त्यस्तो भएछ पक्कै निकै रमाइलो खालको जोक्स फेरि पनि हामी सुनाइसकेका छौँ र यतिखेरको क्रममा भने कोही साथी हाम्रो सम्पर्कमा आउने तर्खरमा हुनुहुन्छ म उहाँलाई ढिला नगरिकन लिन चाहन्छु स्वागत गर्न चाहन्छु वेलकम गर्न चाहन्छु ओके जे भने पनि एउटै हो उहाँलाई स्वागत गरौँ नमस्ते ओके यति धेरै कुरा भनेको त सायद उहाँ चाहिँ अचम्म पर्नुभयो सायद जानुभयो होला है ओके हामी तपाईँहरूसँग रहिराखेका छौँ र हामी अब धेरै साथीलाई लिन चाहिँ सक्दैनौँ किनकि हामी कार्यक्रमको अन्तिम अन्तिम छेडतिर पनि आइराखेका छौँ यतिखेर भने कोही एकजना साथी हुनुहुन्छ हजुर नमस्ते नमस्ते नमस्ते को बोल्नुभयो कहाँबाट म दमोलीबाट सम्झना दमोलीबाट सम्झना बोल्नु भएको है हजुर अनि सम्झना बिर्सना सल्ल भन्ने गीत त सुन्नु भएको छ होइन सुनिरहेको छ ए सुनिरहनु भएको छ ओके कार्यक्रममा आउनु भएको छ पहिलोचोटि आउनु भएको होइन धेरैचोटि आइसके ए त्यही त नि साह्रै ल ठिकै छ अलिकति सिरियस तरिकाले बोल्दै हुनुहुन्थ्यो भन्दै थिएँ सम्झनाजी आउनु भएको थियो तर उहाँ चाहिँ सम्झनाजी चाहिँ सम्झनाको लागि मात्रै आइदिनु भयो र फ्याटस उहाँको सम्पर्क टुटेको छ सायद फोनमा केही गडबडी भएको हुनुपर्छ र यतिखेर भने कोही साथी फेरि पनि आइसक्नु भएको छ अन्तिम अन्तिम छेडमा हजुर नमस्ते नमस्ते नमस्ते कसलाई नमस्कार गरे व्यास्टीबाट के भन्नुभयो नाम अरुणा अरुणा भिक होइन अनि के छ अरुणाजीको हालखबर ठिकै छ ओके मेरो पनि एकदम ठिकठाक तपाईँको माया भगवानको आशीर्वादले म चाहिँ एकदम सकुशल छु है होइन त अनि त्यही त ओके अरुणाजी आज शनिबारको दिन छ के छ प्लान के बनाउनु भएको छ आजको प्लान यति धेरै छ बाहिर घाम लागेर गर्मी भएर सबै पसिना आउनु लागिसक्यो प्लानमा होइन हजुर के गर्दै हुनुहुन्छ ए त्यस्तो प्लान बनाउँदै हुनुहुन्छ है ओके ल चाँडो चाँडो बनाउनु होला अब फेरि एक बन्न लागिसक्यो पाउने एक भइसक्यो होइन फेरि अलि ए बाह्र त बजिसक्यो नि त अब एक बजी पछाडि क्या ए त्यस्तो भयो कस्तो राम्रो प्लान ओके ल ठिकै छ जस राम्रो प्लान बनाउनु भएकोमा यहाँलाई धेरै धन्यवाद है अरुणाजी अनि आज कार्यक्रममा आउनु भएको छ के सुनाउनुहुन्छ त्यही त एउटा केही केही त ल्याउनु भयो होला नि यो केही केही भन्ने चाहिँ फरक कुरा हो हजुर अह छैन ल हँसाइदिनुहोस् न त ए त्यस्तो भयो ल अब भन्नुहोस् ल ए हुन्छ हुन्छ हाँस्ने बेला भयो ए हाँस्ने बेला भइसक्यो धन्नै रहेको भने अरुणाजी अँ त नि त्यही त हाँस्नु भन्नुभएको है त्यस्तो सुनेर त एकछिन धेरै धेरै रोइहालेको अनि पछि कन्ट्रोल गरे नि ओके ठिकै छ अरुणाजी, जे भए पनि सुनाइदिनु भयो यहाँलाई धेरै धन्यवाद। अहिले छुट्यौँ भन्दै थियौँ, उहाँको सम्पर्क चाहिँ विच्छेद भइसकेको छ र अब भने हामी तपाईँहरूका फोन कललाई चाहिँ लिन सक्दैनौँ। एउटा रमाइलो गीत सुन्नेछौँ, ओके हिन्दी मुभीबाट रहेको छ, हिन्दी मुभी कुन चाहिँबाट, ओके चेन्नई एक्सप्रेसबाट रहेको छ, निकै रमाइलो गीत यो गीत सुन्छौँ। गीत पछाडि विजेताको नाम लिएर आउनेछु। अब भने तपाईँले फोन कल गर्ने चाहिँ आजको लागि कष्ट चाहिँ नगर्नुहोला, यो आग्रह गर्नु पनि चाहेँ। र अबको क्रममा यो गीत पछाडि म आउनेछु, सुन्दै गर्नुहोला। निकल न जाए कहीं चेन्नई एक्सप्रेस, और सीट पे निकल न जाए कहीं चेन्नई एक्सप्रेस। ओके निकै रमाइलो गीत हामी सुनिसकेका छौँ र आज धेरैजना साथीहरू आउनुभयो। व्यास्तीबाट अनिल मिश्र, व्यास्तीबाट सरस्वती मिश्र, मेलुङबाट राजीव भण्डारी, पुरन्दीबाट रुस्मा गुरुङ, व्यास्तीबाट नारायण मिश्र, बेनीगुडबाट खुसीजी आउनुभएको थियो, पोखरी भन्ज्याङबाट सङ्गीता दुलाल, दमोरीबाट सम्झनाजी आउनुभएको थियो, व्यास्तीबाट अरुणा विका आउनुभएको थियो। फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद। र आज विजेता साथी को हुनुभयो त पके पनि तपाईँ अनुमान लगाउँदै हुनुहुन्छ होला। र आज कार्यक्रम हुर्डे फोनमा विजेता बन्नुभएको छ नारायण मिश्रजी आउनुभएको थियो व्यास्तीबाट, उहाँ नै कार्यक्रम हुर्डे फोनको विजेता हुनुभएको छ। धेरै धेरै बधाई छ नारायण मिश्रजीलाई। ओके नारायणजीले प्राप्त गर्नुभएको छ दमौली सस्टेज कर्णमा गएर खाजा खाने टिकट प्राप्त गर्नुभएको छ। त्यसको लागि नारायणजी तपाईँ आउनुपर्ने हुन्छ दमौली एफएमको सम्पर्क कार्यमा 10-4 एक हप्ताभित्रमा आउनको लागि यहाँलाई अनुरोध गर्न चाहेँ। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र कार्यक्रमको बारेमा सुझाव सल्लाह अनि प्रतिक्रिया छन् भने कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम रेडियो फोन दमौली एफएम 94.2 मेगाहर्ज व्यास्तै बालमन्दिर चोक दमौली तनहुँको ठेगानामा तपाईँ पत्र गरेर पठाउन सक्नुहुनेछ। कार्यक्रमको अन्त्यमा एउटा जोक्स फेरि पनि सुनाउँ जस्तो लाग्यो। एकचोटि के भएछ अरे भन्दाखेरि डक्टरले बिरामीको अपरेसन गरिराखेको रहेछ, गरेर सक्ने बित्तिकै डाक्टरले बिरामीलाई भनेछ कि भर्खरै अपरेसन गरेको ठाउँ फेरि टाँका खोल्नुपर्ने भयो भनेर बिरामीलाई भनेछ। बिरामी चाहिँ होइन किन डाक्टर साहब फेरि खोल्ने भनेर अलि डराएर भन्दैछ। अनि डाक्टरले हातमा लगाउने पन्जाभित्रै छुटेछ भनेर डाक्टरले भनेछ। अनि रोगी चाहिँले बिरामी चाहिँले के भनेछ भने कति लोभी हुनुभएको हजुर, लाउलिनुहोस् पैसा, बरु नयाँ पन्जा किनेर लाउनुहोस् न भनेर लगाइदिएछ। ओके जोक सुनाइसकेका छौँ र हामी कार्यक्रमको अन्तिम छेडमा छौँ, त्यसैले पनि फेरि पनि कार्यक्रमलाई सुनेर साथ दिनुभएकोमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै अर्को साता रमाइलो गर्न आउने बाचाको साथ सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुत दिवाकर भट्टराईले पनि बिदा दिनुहोस्। तपाईँको साता शुभ रहोस्। नमस्ते।